بسم الله الرحمن بسم الله الرحمن الرحيم تیرا لائن والا قرآن مجید صفحہ نمبر 64 صفحہ نمبر 64 نیچے سے پانچویں لائن پارہ نمبر 3 رکوع نمبر 6 سورۃ البقرہ آغاز آیت نمبر 278 آیت نمبر آغاز آیت نمبر 278 أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وذروا ما بقي من الربا إن كنتم مؤمنين فإن لم تفعلوا فأذنوا بحرب من الله ورسوله وَإِن تُبْتُمْ فَلَكُمْ رُؤُوسُ أَمْوَالِكُمْ لَا تَظْلِمُونَ وَلَا تُظْلَمُونَ وَإِن كَانَ ذُو عُسْرَةٍ فَنَظِرَةٌ إِلَى مَيْسَرَةٍ وَأَن تَصَدَّقُوا خَيْرٌ لَكُمْ إِن كُنتُمْ تَعْلَمُونَ وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَا كَسَبَتْ وَهُمْ لَا يُظْلَمُونَ صدق الله العظيم أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے اللہ تبارک و تعالی نے اس سے پہلے اللہ کے راستے میں مال خرچ کرنے کی ترغیب دی اس کے آداب بیان فرمائے اور قبولیت کی صورتیں بیان فرمائے اس کے بعد اللہ تبارک و تعالی نے اس کی ضد سود کا ذکر فرمایا ہے اور سود کے بارے میں یہ بات ارشاد فرمائی کہ جو سود سے وابستہ ہیں وہ قیامت کے دن ایسے کھڑے ہوں گے کہ جیسا کہ وہ شخص کھڑا ہوتا ہے کہ جس کو جنات نے چمٹ کر بدحواس کر دیا ہو۔ فرمایا کہ یہ لوگ جو سود سے وابستہ ہیں ان کا کہنا یہ ہے کہ جب تجارت حلال ہے تو سود بھی حلال ہے، اور ان کی ڈٹھائی کی کیفیت یہ ہے کہ انہوں نے سود کو بنیاد بنایا کہ یہ نہیں کہا کہ جب تجارت حلال ہے تو اس میں نفع ہے تو سود میں بھی نفع ہے تو سود بھی حلال ہے، نہیں کہ کہا کہ جو تجارت ہے وہ سود کی طرح ہے، تو انہوں نے تجارت کی بجائے سود کو بنیاد بنایا کہ یقیناً تجارت جو ہے وہ سود کی طرح ہے، تو لہذا سود اگر حرام ہے تو تجارت کو بھی حرام ہونا چاہیے، جب تجارت حرام نہیں تو پھر سود کو کیوں حرام کر دیتے ہو، تو انہوں نے سود کو بنیاد بنایا۔ فرمایا کہ اتنی بات ہی کافی ہے اگر کوئی بات سمجھ میں نہ بھی آئے، حالانکہ تجارت میں اور سود میں فرق ہے۔ تجارت میں مال کے بدلے میں رقم لی جا رہی ہے، اور سود کے اندر وقت اور مہلت کے بدلے میں لی جا رہی ہے، تو بنیادی فرق موجود ہے۔ لیکن اس کے باوجود بھی اگر یہ بات سمجھ میں نہ آئے تو ہمیں اتنی بات تو واضح ہے کہ اللہ تبارک و تعالیٰ نے سود کو حرام قرار دیا، تجارت کو حلال قرار دیا۔ اللہ قادر مطلق ہے، اللہ تعالیٰ حقیقی حاکم ہے، تو اس کو حق حاصل ہے جو حکم دے اس کے حکم کی تعمیل کرنا مخلوق کے لیے ضروری ہے۔ فرمایا کہ جس شخص نے نصیحت آ جانے کے بعد بھی سود کو نہیں چھوڑا، جس نے چھوڑ دیا تو اس کے لیے جو کچھ اب تک ہوا ہے وہ اس پہ معاف ہے، اور دل کا ارادہ اس کا کیا ہے، کیوں چھوڑا ہے اس نے، کہ اخلاص نیت سے چھوڑا، تعمیر حکم کی وجہ سے چھوڑا، یا کسی مفاد کے لیے چھوڑا، اس کا معاملہ تو اللہ کے سپرد ہے، اس بارے میں غیر زنی سے اجتناب کرنا چاہیے۔ ہاں البتہ یہ بات ہے کہ جو پلٹ آیا سود کی طرح تو فرمایا کہ وہ جہنمی ہیں اور وہ ہمیشہ اس جہنم میں رہنے والے ہیں۔ یہاں یہ بات بھی قابل غور ہے کہ فرمایا وہ من عادا، عادا یعود کے معنی ہوتے ہیں کہ واپس آ جائے، چھوڑی ہوئی چیز کو دوبارہ لینا، کہ جس نے سود کو چھوڑا اور دوبارہ سود کی طرف آ گیا تو وہ جہنمی ہے، اس میں ہمیشہ رہے گا، اور جس نے چھوڑا ہی نہیں تو اس کا عذاب کتنا ہوگا۔ فرمایا کہ ضابطہ یہ ہے کہ اللہ تبارک و تعالیٰ سود کو مٹاتا ہے اور صدقات کو اللہ تعالیٰ بڑھاتا ہے۔ محق یمحق محق کے معنی ہے مٹانا، گھٹانا، ختم کرنا، اور اربا یربی اربان کے معنی ہے بڑھانا، ربوا ٹیلے کو، بلند جگہ کو کہتے ہیں۔ تو اربا یربی اربان کے معنی ہے بلند کرنا، بڑھانا، کہ اللہ تعالیٰ صدقات کو بڑھاتے ہیں اور سود کو مٹاتا ہے۔ سود میں اگرچہ بظاہر اضافہ نظر آ رہا ہے لیکن در حقیقت یہ مال مٹ رہا ہے۔ کیسے مٹ رہا ہے؟ کہ ایک بات تو یہ ہے کہ اللہ تبارک و تعالیٰ اس مال سے برکت اٹھا لیتا ہے، دوسری بات اس کے اندر جو ہے وہ یہ ہے کہ اس حالت میں کوئی عبادت قبول نہیں، حج کیا ہے وہ بھی قبول نہیں، نماز پڑھی ہے وہ بھی قبول نہیں، تو لہذا کوئی عبادت قبول نہیں۔ تیسری بات یہ کہ آخرت کا انجام برا ہے، اور اس کے مقابلے میں جو لوگ اللہ کے راستے میں خیرات کرنے والے ہیں، فرمایا کہ ان کے لیے مال کے اندر اضافہ بھی ہے، اور مال کے اندر اگر اضافہ نظر نہ بھی آئے تو اس کے اندر برکات اللہ تعالیٰ ڈالتا ہے، اور اس کی وجہ سے عبادات قبول ہوتی ہیں، اور اس کی وجہ سے گناہوں کا کفارہ ہوتا ہے، اور آخرت کے اندر اس کا جو ثواب ہے۔ یہاں ایک اور بات بھی قابل غور ہے کہ یہاں علامت کی تبدیلی سے معنی کی تبدیلی ہوتی ہے قرآن مجید کے اندر، اس لیے اس میں احتیاط کی ضرورت ہے۔ یہاں اللہ تبارک و تعالیٰ نے فرمایا کہ یربی الصدقات، صدقات یہ جمع ہے، اس کا واحد ہے صدقاتن، دال کے زبر کے ساتھ، تو صدقاتن جو ہے وہ مال کے خرچ کرنے کو کہتے ہیں، چاہے زکوٰۃ کی صورت میں ہو چاہے خیرات کی صورت میں ہو، دونوں کو صدقہ کہا جاتا ہے۔ تو ایک ہے صدقہ، ایک ہے صدقہ، ایک ہے صدقہ، صدقہ دال کے زبر کے ساتھ، تو اس کے معنی تو مال کا خرچ کرنا ہے، اور ایک ہے صدقہ دال کے پیش کے ساتھ۔ تو صدقہ جہاں استعمال ہوا صدقہ، تو اس سے مراد مہر ہے، بیوی کے مہر کو صدقہ کہتے ہیں، اور اللہ کے راستے میں مال کا خرچ کرنا اس کو صدقہ کہتے ہیں۔ تو صدقہ بھی اس وجہ سے مہر کو کہا جاتا ہے کہ اس کی ادائیگی ضروری ہے۔ تو فرمایا کہ اللہ تبارک و تعالی ہر ناشکری کرنے والے، کفر کرنے والے اور نہایت گناہگار کو پسند نہیں فرماتا۔ کفار اور قاسیم کے دو لفظ استعمال فرمائے، کفار وہ ہے کہ جس کے اندر کافر کے مقابلے میں مبالغہ پایا جاتا ہے، خوب کفر کرنے والا، جو سود کو حلال سمجھتا ہے اس کو اللہ نے کافر نہیں کفار کہا، یا خوب کفر کرنے والا، اور کفر کے دوسرے معنی ناشکری کے ہیں، تو یہ کفار خوب ناشکری کرنے والا ہے، اس کو چاہیے تھا کہ اللہ کا مال اللہ کے راستے میں خرچ کرتا، لیکن اللہ کے راستے میں خرچ کرنے کی بجائے کسی کو فائدے کے لیے دینے کی بجائے الٹا اس سے نقصان اس کو پہنچا رہا ہے، اور اس سے مفاد حاصل کر رہا ہے اور اضافی لے رہا ہے، تو یہ خوب ناشکری کرنے والا ہے۔ تو خوب کفر کرنے والا اور خوب ناشکری کرنے والا، اور عصیم جو فعیل کا وزن پہ الفاظ ہیں اس کے معنی نہایت کے ہوتے ہیں، تو عصیم نہایت گناہگار کہ گناہوں میں ڈوبا ہوا ہے اور گناہ اس سے جدا نہیں ہو رہا۔ اب یہاں اللہ تبارک و تعالیٰ نے یہ بات بیان فرمائی کہ سود میں تباہی و بربادی اور ہلاکت ہے، تو سود لینے والوں کے مقابلے میں اللہ نے نجات پانے والے گروہ کا ذکر فرمایا. فرمایا یہ وہ لوگ ہیں کہ جو ایمان لائے. ایمان کیا ہے؟ کہ اللہ تبارک و تعالیٰ کے ہر حکم کو مان. نبی علیہ الصلوۃ والسلام نے جو خبر فرمائی اس کو بھی سچ ماننا اور جو حکم فرمایا اس کو بھی سچ ماننا. تو لہذا جو ایمان والے ہیں, جو ایمان لائے, کہ انہوں نے سود کو یہ اعلان سنتے ہی حرام سمجھا اور سود کو چھوڑ دیا, اور انہوں نے نیک عمل کیے اور اس کے بعد فرمایا کہ بالخصوص نماز کو قائم کیا اور زکوٰۃ ادا کی, فرمایا کہ یہ وہ خوش نصیب ہیں کہ اللہ کے پاس ان کا اجر ہے. عند ربہم, ان کے رب کے پاس. یہاں جو عند ربہم فرمایا تو اس کے اندر تحفظ کی پوری کیفیت پائی جاتی ہے. ایک تو فرمایا کہ ربہم, ان کا رب, کہ رب وہ ہے جو ساری ضروریات کو پورا کرنے والا ہے, جو بغیر مانگے ضروریات کو پورا کرتا ہے تو حکم کی تعمیل پہ کس قدر نوازے گا. اور دوسری بات یہاں اندہ فرمایا کہ دیکھو کہ ان کے رب کے پاس یہ چیز, ان کا اجر محفوظ ہے, اور اللہ کے مقابلے میں کہیں اور حفاظت کی جگہ ہو ہی نہیں سکتی. تو یہاں تسلی ہو گئی اور امید ہو گئی. تو فرمایا کہ نہ ان پہ کوئی خوف ہوگا اور نہ وہ غمگین ہوں گے. یہ بیان فرما کہ اب ایمان والوں کو بتایا جا رہا ہے کہ ایمان کا تقاضا سود کے بارے میں کیا ہے. فرمایا یا ایھا الذین آمنوا, اے وہ لوگ جو ایمان لائے, اتقوا اللہ, تم ڈرو اللہ سے. کہ تقوی انجام کے خوف کو کہتے ہیں, تو انجام کے خوف کو اختیار کرو کہ اللہ سے انجام کار ڈرو, کہ اللہ تعالیٰ دنیا میں بھی پکڑ فرما سکتے ہیں اور آخر میں تو پکڑ یقینی. تو فرمایا کہ اللہ سے ڈرو, اپنے انجام کو سامنے دیکھو, اگر سود نہیں چھوڑو گے تو اس کا انجام کیا ہوگا. یا ایھا الذین آمنوا, اے وہ جو ایمان لائے, اتقوا اللہ, تم ڈرو اللہ سے. ہوا اور ضرور چھوڑ دو ما باقیہ, جو باقی رہا من الربا, سود میں سے. ان کنتم مؤمنین, اگر تم ہو ایمان والے, تو ایمان کا تقاضا یہ ہے کہ اللہ کے حکم کی تعمیل کرو اور سود کو چھوڑ دو. نبی علیہ الصلوۃ والسلام نے جو حج فرمایا, وہ حضرت نے اس میں خطبہ جو ارشاد فرمایا, اس خطبے کے اندر سود کی حرمت کا اعلان فرمایا. تو نبی علیہ السلام نے سود کی حرمت کا اعلان فرمایا, فرمایا کہ جو سود اس وقت ہے, جو لے چکے ہو وہ تو لے چکے, اب آگے اجازت نہیں لینے کی. تو حضرت عباس رضی اللہ عنہ بہت صحب حیثیت تھے اور ان سے قبائل سود پہ رقم لیتے تھے. تو حضرت عباس رضی اللہ عنہ کی حیثیت ایک بینک کی حیثیت تھی, اتنا اللہ نے نوازا تھا. تو نبی علیہ الصلوۃ والسلام نے اعلان فرمایا کہ سب سے پہلے میں اپنے خاندان کا سود معاف کرتا ہوں, کہ عباس رضی اللہ عنہ نے جن جن کو قرض دیا ہے تو لہٰذا اب ان کے ذمے جو سود بنتا ہے وہ سارا سود میں معاف کرتا ہوں. تو نبی علیہ الصلوۃ والسلام نے اعلان فرمایا اور اس اعلان پہ عمل اپنے گھر سے شروع فرمایا. نبی علیہ الصلوۃ والسلام کے دیگر افراد خاندان کے, وہ تو سود سے وابستہ نہیں تھے, لیکن عرب رواج کے مطابق عباس رضی اللہ عنہ صحب حیثیت تھے تو سود سے وابستہ تھے. تو حضرت نے اس بات کا اعلان فرما دی. تو فرمایا کہ اے ایمان والو, تم چھوڑ دو اس سود کو جو باقی ہے, اگر تم ایمان والے ہو. بس جو لے چکے ہو وہ لے چکے ہو, اور جو سود جو ہے وہ لینا ہے اب, تو اس کو اس اعلان کے بعد اس کو چھوڑ دو. فَإِن لَّمْ تَفْعَلُوا, بس اگر تم نے نہ کیا, حکم کی تعمیل نہ کی, سود نہ چھوڑا, فرمایا پھر کیا ہوگا؟ فَأَذَّنُوا بِ, بس تم سن لو, حَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِهِ, اللہ اس کے رسول کی طرف سے جنگ, کہ اللہ اس کے رسول کی طرف سے اعلان جنگ ہے. جن کے لیے؟ سود والوں کے لیے. اگر وہ سود کو جائز سمجھتا ہے, حلال سمجھتا ہے, تو اسلامی حکومت کی ذمہ داری ہے کہ اس کو مرتد کی سزا دے, جیسے مرتد کی سزا ہے ویسے مرتد کی سزا اس کو ہوگی, اور مرتد کی سزا قتل ہے, کہ مرتد کو قتل کیا جائے گا اور اس کے مال کو اس کے ورثہ میں تقسیم نہیں کیا جائے گا, وہ سرکاری بیت المال میں جمع ہوگا. تو میں کہ جس نے سود کو حلال سمجھا, حرام نہیں سمجھا, تو اس کے خلاف جنگ ہے, تو مطلب اسلامی حکومت ہے, تو اس کو چاہیے کہ اس کو या गिरफ्तार करे, और अगर वह सूद को हलाल नहीं समझता लेकिन सूद को छोड़ता नहीं है तो वो गुनाहगार है, असीम है, तो उसको कैद में रखा जाएगा उस वक्त तक जब तक वो तौबा ना करे। तो लिहाजा अगर सूद को हलाल समझता है तो वो काफिर है, और काफिर होने की वजह से मुर्तद काफिर है और उसको कत्ल किया जाए। और अगर वह सूद को हलाल नहीं समझता लेकिन सूद को छोड़ता भी नहीं, अमली तौर पे ये फासिक है, फाजिर है, और इसको कैद में रखा जाएगा जब तक ये तौबा नहीं करता। ये है अल्लाह रसूल की जंग। अल्लाह तबारक व तआला ने जंग का जो ऐलान है वो दो के खिलाफ किया है। एक ऐलान यहाँ कुरान मजीद में है, एक ऐलान हदीस पाक में, कि नबी अलैहिस्सलाम ने अल्लाह तबारक व तआला के निस्बत से ये बात बयान फरमाई कि अल्लाह फरमाते हैं कि जो मेरे वली से दुश्मनी रखता है उसके खिलाफ ऐलान जंग है। और कुरान मजीद के अंदर अल्लाह ताला ने यहाँ ये बात फरमा दी कि जो सूद को नहीं छोड़ता उसके खिलाफ ऐलान जंग है। इसी से अंदाज़ा कर लिया जाए कि यह कितना बड़ा जुर्म है अल्लाह के नसीब। फ़इल्लम तफ़अलू, पस अगर ना छोड़ा तुमने, फ़ाज़नू, फिर सुन लो, बिहर्बि मिनल्लाहि व रसूली, अल्लाह के रसूल की तरफ से जंग। तो जंग का ऐलान जो है वह सुन लो। वह इन तुब्तुम, और अगर तुमने तौबा की, फलकुम, पस तुम्हारे लिए है, रूस अमवालिकुम, तुम्हारे मालों की, तुम्हारे मालों के असल। रूस ये जमा है, इसका वाहिद है रास, रास, रास, रास कहते हैं सर को। कि यह सर कट गया तो इंसान खत्म हो गया, तो इंसान की जिंदगी की बुनियाद ये सर है। तो इसलिए यहाँ भी सर का लफ्ज इस्तेमाल फरमाया, तो रास की जमा रूस है। तो अमवालिकुम, ये माल की जमा है अमवाल, तो तुम्हारे मालों के जो असल हैं, यानी जो असल रकम तुमने कर्ज में दी हुई है, तो वो रकम जो है वो तुम्हें वापस मिलेगी। अब यहाँ भी सूरत हाल ये है कि अब ये सूद की हुरमत का ऐलान हुआ। जब सूद की हुरमत का ऐलान हुआ तो अब उसमें यह है कि जो रकम तुम्हारी बतौर कर्ज की है वो रकम तुम्हें मिल जाएगी, वो तुम लोगे, तो तुम उसके लेने के हकदार हो, इजाफी नहीं लोगे लेकिन वो रकम लोगे। अब फरमाया जब वो रकम लोगे तो ला तज़लिमूना, तुम जुल्म नहीं करोगे, और अगर तुम इजाफी लोगे, सूद लोगे, तो तुम जालिम हो और ये जुल्म है। जब जुल्म नहीं करोगे तो ला तज़लिमूना, तुम जुल्म नहीं करोगे, इजाफी रकम नहीं लोगे। वला तुज़लमूना, और तुम जुल्म नहीं किए जाओगे। अब जुल्म किया जाना ये है कि इसकी दो सूरत है। एक सूरत ये है कि जिसने इसका कर्ज देना है वो कहेगा क्यों देखो कि पहले मैं तुम्हें सूद के तौर पर इतनी रकम अदा कर चुका हूँ, लिहाजा वो असल जर में से निकाल लो, ये भी जुल्म है। और उसके बाद दूसरी सूरत जो है वो ये है कि मैंने रकम अदा नहीं करनी, कि कर्जदार रकम ले, कर्ज ले और फिर कर्ज अदा न करे, तो ये कर्ज देने वाले पर जुल्म है। तो कर्ज देने वाले का जुल्म है, इजाफी लेगा तो ये कर्ज देने वाले का जुल्म है, और अगर वो असल जर नहीं देता तो ये कर्ज लेने वाले का जुल्म है। तो फरमाया कि न तुम जुल्म करोगे न तुम जुल्म किए जाओगे, तो दोनों सूरतों से बचना ज़रूरी है। कर्ज देने वाले को तंबीह फरमा दी कि तुमने इजाफी नहीं लेना, और जिसने कर्ज लिया हुआ है उसको तंबीह फरमा दी कि तुमने हील हुज्जत नहीं करना कि कर्ज लिया फिर वापस करने का नाम नहीं लिया, वो तुम वापस जो है उसको करो। अब सूरत यह है कि जिसको दिया है वो बेचारा तंग दस्त है, अदा नहीं कर सकता। फरमाया वह इनकान जो उसरत, और अगर वह है तंगी वाला, उसरा तंगी, अगर वह है तंगी वाला यानी तंगदस्त है, फनाजी रतुन, बस मोहलत है, इला मई सरातिन, आसानी था, क्या तुम उसको उसके हालात को देखते हो कि वो बेचारा अदा नहीं कर पा रहा, जब अदा नहीं कर पा रहा तो फिर यह उसको मोहलत दो। और मोहलत देने के बारे में आता है कि एक दिन की मोहलत, एक दिन की मोहलत पूरी खैर पूरी रकम खैरात करने के बराबर अजर है, कि जितने दिन उसको मोहलत के दोगे इतना अल्लाह तबारक व तआला अजर अता फरमाएगा, तो उसको मोहलत दी जाए। वह अन तसद्दक हो, और ये कि तुम खैरात कर दो, देखते हो कि वो अदा नहीं कर सकता, अदा नहीं कर सकता तो उसको माफ़ कर दो। खैरुल्लकुम, बेहतर है तुम्हारे लिए, इन कुंतुम तालमूना, अगर तुम जानते हो। तो यहाँ वाक़यात हैं हज़रत मक्की बिन इब्राहिम रहमतुल्लाह अलैह, हज़रत इमाम बुखारी रहमतुल्लाह अलैह के उस्ताद हैं, जलील कदर असाज़ में हैं, मुहद्दिसीन में से हैं और सूफिया में से भी। हज़रत शागिर्द हैं इमाम आज़म अबू हनीफा रहमतुल्लाह अलैह के। तो वो फरमाते हैं कि मैं इमाम साहब रहमतुल्लाह अलैह के साथ जा रहा था, देखा कि सामने से एक आदमी आ रहा है और उसने तेज़ी के साथ रास्ता बदल लिया। तो इमाम साहब रहमतुल्लाह अलैह ने फरमाया कि हज़रत को अल्लाह ने बड़ी बसीरत दी थी। हज़रत ने फरमाया कि इसने जो रास्ता जिस अंदाज़ से बतलाया मालूम होता है इसको हमसे खौफ है। क्या इससे पूछते हैं कि तुम्हें हमसे क्या खौफ है, तेज़ी के साथ बढ़े। तो उस तक जा पहुँचे, वो रास्ता बदल के चल रहा था, उसके पीछे उस तक पहुँचे, सलाम किया। सलाम के बाद फरमाया कि खैरियत थी कि आपने रास्ता बदला है, तो आपको हमसे कोई ख़तरा था। और जनाब हज़रत आपके शर जहन में नहीं है यह बात कि मैंने आपसे कर्ज लिया हुआ है। और इमाम साहब रहमतुल्लाह को अल्लाह ने बहुत सैब हैसियत बनाई थी, हज़रत मैंने आपसे कर्ज लिया हुआ है और मैं इस्तेआत नहीं रखता कि कर्ज अदा कर सकूँ, तो शर्मिंदगी की वजह से मैंने ये रास्ता तब्दील किया। हज़रत ने फरमाया कि हमारा माल ऐसा हो गया जिसने लोगों के लिए तंगी पैदा कर दी कि वो आज़ादी के साथ चल भी नहीं सकते। तो हज़रत ने फरमाया कि मैंने तुझे अल्लाह की रज़ा के लिए मुआफ़ किया। जब यह मुआफ़ फरमा चुके, अब हज़रत उसके आगे हाथ बांध के खड़े हो गए, फरमाया कि देखो कि मेरी वजह से तुम्हें तकलीफ़ हुई रास्ता तब्दील करने की, क़यामत के दिन तुम इस तकलीफ़ के बदले का मुतालबा मुझसे न करना, तो मुझे आप माफ़ कर दो। तो ये थी अजमत उन हजरत की। तो फरमाया कि अगर तुम खैरत कर दो तो ये तुम्हारे लिए बेहतर है, अगर तुम जानते हो कि इसके अंदर कितनी बेहतरी है। और ये आयत इसके बाद की जो आयत है ये कुरान मजीद की नाजिल होने वाली सबसे आखिरी आयत है। वत्तकू, और तुम डरो, यौमन एक दिन से, तुर्जाऊना तुम लुटाए जाओगे, फी ही इसमें इल्लाह ही अल्लाह की तरफ, सुम्मत वफ़ा फिर पूरा पूरा दिया जाएगा, कुल्लु नफ्सिन हर शख्स को, मा कसबा जो उसने कमाया, इंसान की नेकियां हैं इंसान की बुराइयां हैं, पूरा पूरा बदला मिलेगा, वहुम ला युज़लमूना और ज़ुल्म नहीं किए जाएंगे, कि गुनाह नहीं किया और उसकी सज़ा मिले ऐसा नहीं होगा, गुनाह किया है तौबा कर ली तौबा के बाद फिर सज़ा मिले ऐसा नहीं होगा, नेकी की है और नेकी का अजर ना मिले ऐसा नहीं होगा। तो हमें कि उस दिन कोई जुल्म नहीं किया जाएगा, पूरा पूरा बदला दिया जाएगा, लिहाजा उस दिन का खौफ रखो। जब उस दिन का खौफ रखोगे तो सूद को छोड़ना गुनाह को छोड़ना तुम्हारे लिए आसान हो जाएगा। जब आखिरत का खौफ दिल से निकल जाएगा फिर तुम जो है दुनिया परस्ती की वजह से हमाकतें भी करोगे, ज्यादतियाँ भी करोगे, जुल्म भी करोगे और इजाफी रकम भी लोगे और फिर गुनाहों के अंदर मुब्तला भी होगे। तो लिहाजा आखरत का तसव्वुर इंसान को गुनाह से बचाते हैं। इस सूरत के शुरू में भी अल्लाह ने यह बात इरशाद फरमाई, वबिल आखिरत हुम यूकिनून, और वह आखिरत पर यकीन रखते हैं। जब आखिरत पर यकीन हो तो हर काम करने से पहले इंसान सोचेगा कि आखिरत में इस काम का फ़ायदा है या नुकसान है। जब यह सोच कर चलेगा तो हर उस काम से बचेगा जो उसके लिए अजाब का सबब बने, और वो काम इख्तियार करेगा जिससे रब राज़ी हो और आखिरत का इनाम मिले। अल्लाह मुझे भी आपको भी सही सोच अता फरमा दे। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौमिद्दीन। अल्लाहुम्मा सल्लि व सल्लिम व बारिक अला सय्यिदिना मुहम्मद नबी उम्मी وعلى آله وصحابه كما تحب وترضى أجل لما تحب وترضى اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين يا حي يا قيوم برحمتك نستغيث اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من غضبك والنار اللهم إنا نسألك خير الدنيا وخير الآخرة ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة